खाना खाने की चंद आदाब भी इरशाद फरमा दे। चेहरे पर होना चाहिए बड़ी देर के बाद। इंशाअल्लाह आ रहे इख्तिताम की तरफ। अभी एक घंटा भी नहीं हुआ शुरू किए। पहले तो हाथ धोए लें, मुंह का अगला हिस्सा धो लें, कुल्लियां कर लें। तीन तीन बार जरूरी नहीं, हश्म जरूरत हाथ धो ले। अब हाथ में इतनी इतना मेले का तीन बार से नहीं छूटता था, बारह बार में छूटे तो बारह बार धो ले। बारह लेकिन मेल उतर जाए, कुल्लियां हो जाए, कुल्ली मुंह में पान भरा हुआ, तीन कुल्ली में मुंह थोड़ी साफ होगा। जितनी जरूरत है मुंह साफ कर ले। तो इस तरह खाने के लिए जब बैठे तो खाने की नीयत, खाने की भी नीयत होती है। इबादत पर ताकत हासिल करने के लिए खा रहा हूं, यह नियत। एक घुटना खड़ा करके दूसरा पांव बिछा कर उस पर बैठ गए, अगर बेपर्दगी ना होती हो, कपड़ा तंग है बेपर्दगी होगी तो फिर चादर है तो पर्दे में पर्दा कर लिए कि ये मदनी नाम भी है हमारा, मदनी नाम आता है। चादर नहीं है, कपड़े भी तंग है तो फिर दो जानू बैठ जाइए, खाना खाइए। बहरहाल ये के सुन्नत के मुताबिक बैठकर खाने से ये फायदा होगा, सुन्नत अदा करने का सवाब भी मिलेगा और अपेंडिक्स से हिफाजत होगी, वरना अपेंडिक्स हो जाता है। चार दानू चौकड़ी मारकर जो बैठते हैं, पनाठी बनाकर मेमनी में बोलते, तो इस तरह अपेंडिक्स का खतरा रहता है, आंत बढ़ जाती है। अपनी तरफ से खाए, तीन उंगलियों से खाना सुन्नत अंबिया अलैहिस्सलाम। निवाले छोटे हों, खूब चबाकर खाए, जब तक एक निवाला निगल ना ले दूसरा निवाला ना ले। हम लोगों की आदत क्या होती है, एक निवाला अभी मुंह में पचड़ पचड़ कर रहे और दूसरे निवाला हाथ में रखा हुआ है। तो इमाम गजाली रहमतुल्लाह तआला ने इसको हिर्स की अलामत इरशाद फरमा दी कि हिर्स की अलामत है। हम लोग तो खाने की तरफ प्यासी नजर से देखते हैं, ये भी हिर्स की अलामत है। वो घूर के देख रहे हैं, अगर कोई बर्तन है तो जी चाहता है कोई खोले तो देखे इसमें है क्या, कोई नहीं खोलता तो किसी बहाने से देख के खोल लेते क्या क्या आइटम। ये हिर्स की अलामत है। खाने की तारीफ करते हैं, हालांकि खाने की तारीफ भी हिर्स की अलामत है। खाने पर ऐब लगाना ये तो सुन्नत के खिलाफ है ही, तारीफ भी हिर्स की अलामत है। अच्छा बड़ा टेस्ट। यहां एक सूरत हो सकती है कि मेजबान को अच्छा लगाने के लिए अगर कोई बोले, जबकि वाकई अच्छा भी हो, झूठ ना बोले, पसंद आया तो मेजबान को बोल दिया कि बहुत अच्छा पका है, ताकि उसका दिल खुश हो जाए। दिल खुश करना मोमिन का ही सवाब है। अच्छा अक्सर लोग बीच में से हाथ मारते हैं, ये तो मैंने अक्सर देखा। सालन भी निकालेंगे तो बीच में से निकालेंगे, खाना भी निकालेंगे बीच में, तो बीच में दरअसल बरकत नाजिल होती है। इसके आदाब में से यह कि अपनी तरफ से इन्हें किनारे से खाएं, फिर भले बीच तक पहुंच गए। हाँ अलबत्ता अगर मुख्तलिफ चीजें हैं तो इधर उधर से उठा सकते हैं, कई की मीठा इधर रखा हुआ है तो तीखा इधर रखा हुआ है, तो फीका इधर रखा हुआ है तो इधर से लिया उधर से लिया, तो हरज नहीं। जो दाने गिर गए इनको उठाकर खा लीजिए, रोटी का निवाला गिर गया उसको उठाकर खा ले, शर्माएं, सुन्नत अदा करें। हदीस शरीफ में तुम नहीं जानते खाने के किस हिस्से में बरकत है। एक दाना जो हड्डी में छुपा हुआ चला गया हमारी बेहतियाती की वजह से, हो सकता है वही बरकत नहीं जाए। तो हड्डी को भी अच्छी तरह झाड़ ले प्लेट पर, या इस तरह झाड़ ले ताकि जो हड्डी जो है, हड्डी को ठोकने से उसके दाने निकल आते हैं। अक्सर हड्डी में बहुत दाने लगे होते हैं। दावतों में सुन्नत पर अमल करना बहुत मुश्किल है। ये हिर्स, ये भी हमारी हिर्स होती है कि हम अगर ये हड्डियां चाटने में लग जाएंगे तो ये कोम खा के फिर हाथ झटक के अपने रह जाएंगे, अपने कैसे खाएंगे। इसी तरह गर्म मसाले के वो पूरे पूरे लोचे उठा के जमीन पर डाल देते हैं, एक एक चीज उठाई जाए उसको अच्छी तरह उसके दाने निकाले जाए। वो जो बड़ा इलायचा होता है उसमें भी चावल के दाने फंसे हुए रह जाते हैं, जीरा अटका हुआ होता है उसमें, ये सब निकाल कर फिर या चूस कर चाट कर अगर कढ़ाई अपनी आती तो खा भी सकते हैं इसको। काला इलायचा तो मैं कभी कभी खा लेता हूं, कम खाता हूं, मजा नहीं आता मुझे। बाकी तकरीबन ये दार चीनी, लौंग, काली मिर्च, ये सब खा जाता। इसके फवायद सिर्फ पकने के बाद वो फवायद ना सही, लेकिन बस मेरे मुझे लगता है कि है तो किसान पकाए को फेंके, ये भी गनीमत है। जहन्नमियों को तो वो गिजा दी जाएगी कि जो जहन्नम के तले में पेड़ निकलेगा, جیسے دیووں کے سر، جن کا سر جس سے خوفناک پیڑ ہوگا تھوہڑ، اور جب وہ دوزخی اس کو کھائے گا تو اس کے گلے میں اٹک جائے. پھر اس کے لیے یہ پانی مانگیں گے، وہ کھولتا ہوا جہنم کا پانی دیا جائے گا، مائے خمیر، جو منہ کے قریب جائے گا تو منہ کی کھال اس پہ گر جائے گی، جب وہ پیے گا تو اندر سے ہاتھے کٹ کر پیچھے کے رستے گر جائے گی. ہم نہ وہ کھائیں گے نہ پیئیں گے انشاءاللہ، محبوب کے صدقے میں ہم جامع کوثر پیئیں گے انشاءاللہ. ڈرنا سب کو چاہیے، خوف خدا ہونا چاہیے. تو اگر کھانا کھاتے ہوئے ان باتوں کی طرف ہماری توجہ ہو، ان جہنم کی غذاؤں اور جہنم کے مشروبات ہو، جہنمیوں کی جہنمیوں کا خون اور پیپ بھی پینے کو دیا جائے گا جہنمیوں کو، یہ کافروں کے لیے، کافر پیئیں گے، ہم تو آقا کے غلام ہیں، مرتد بھی پیئیں گے، جو میرے آقا کے گستاخ ہیں وہ بھی پیئیں گے، ہم نہیں پیئیں گے انشاءاللہ. مگر ہم اللہ سے ڈرتے ہیں، اللہ تعالی ہمارا ایمان سلامت رکھے، تو کسی کو یہ نہیں پتا کہ اس کا خاتمہ کیسا ہوگا. تو ان چیزوں پر پیش نظر رکھیں گے نا، تو پھر میرا خیال ہے لذائذ میں کچھ نہ کچھ کٹی لگے گی. تو یہ دار چینیاں اور یہ اگر مسالے بھی اگر منہ میں آدمی ڈال لے اور پھر ان چیزوں کو یاد کرے، یار یہ تو بہت غنیمت ہے، بہت اچھی چیز ہے، اس کا کھانا ممکن ہے، اور جہنم کا کھانا تو ممکن ہی نہیں ہے کھانا، مگر کھانا پڑے گا جن کو کھلایا جائے گا. اللہ ہمیں نہ کھلائے، اللہ ہمیں نہ دکھائے، پیارے حبیب کے صدقے بھی یاد نہ، ہم جہنم سے پناہ مانگتے ہیں مولا، ہماری طاقت نہیں عذاب سے دے گی، کوئی بھی نہیں سوچ سکتا. اسی طرح اگر کھانا لذیذ نہ بناؤ تب بھی جہنم کی غذا کو یاد کر لے کہ اللہ کا کرم یہ تو بہت اچھا، اور کھا لے، عیب نہ لگائے، تیکھا ہے نمک زیادہ ہے، تو حسب ضرورت اس کو سمجھانے کے لیے بولتا الگ بات ہے تاکہ آئندہ احتیاط کرے، جبکہ نیت دیکھ لے اپنی مقصد، عیب نہ لگائے کھانے میں کہ ٹیسٹ نہیں ہے، بالکل بے تکا ہے. یہ عام ہمارے عیب لگایا جاتا ہے، ہمارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کو کھانا پسند آیا تناول فرما لیا، نہیں پسند آیا تو آپ ہاتھ روک لیتے، عیب نہیں لگاتے، اس کو برا نہیں بولتے، کھانے کو خود نہیں کھاتے، ذرا اندر سے مسالہ نکال کر لاؤ. یہ بھی سب حرص کی علامت ہے. ہاں جو سروس دے رہا ہے سب کو تقسیم کر رہا ہے وہ تو مانگے گا کہ پھیکا نکال کے دو، وہ آپ کے لیے لے آئے گا، مگر کھانے پر جو بیٹھے ہوئے وہ چلاتے رہتے ہیں یہ لاؤ وہ لاؤ آلو ڈال کے لاؤ، یہ حرص بہت ہی مطلب نامناسب عادت ہے. اپنے گھر میں چل جائے، گھر میں اپنی امی کو بولتا ہے کہ امی بوٹی دے دے، تو وہ ایک چل جائے، وہ وہاں ایسا ماحول ہے کہ وہ مایوب نہیں وہاں، لیکن عام دعوتوں میں یا کسی اور کے گھر میں یہ سب مایوب باتیں، اب وہ گنجائش نہ ہو، زیادہ بوٹیاں ہی نہ ہو، تو پھر وہ اس کو شرمندگی ہوگی مہمان کو، بیچارہ کہاں سے نکال کے جائے گا. تو اس کے وہاں طلب نہ کیا جائے، ایسے موقع پر موقع محل کی رعایت رکھی جائے، خراب ہو جاتے ہیں، چباتے کم ہے، پھر باقی کام ہاتھوں پہ چھوڑ دیتے ہیں، ہاتھتے ہیں وہ دانت، دونوں کی طاقت میں فرق ہے، تو پھر قبض بھی سب کو لگا ہوا رہتا ہے، تقریباً قبض کے مریض ہیں، کھانے کے آداب کا خیال ہی رکھتے ہیں، ذہن نصیب تقلیل طعام کی نعمت کسی کو مل جائے، ایک حصہ کھانا، ایک حصہ پانی اور ایک حصہ ہوا، بھوک کے تین حصے، پھر تو میرا خیال ہے ڈاکٹر کا گزر بھی رہا ہوں، کیونکہ زیادہ تر بیماریاں، اطبا کا کہنا یہ کہ 80% بیماریاں نظام ہضم کی وجہ سے ہوتی ہیں، ہاضمہ درست ہو تو 80% بیماریوں سے انشاءاللہ بچا رہے گا، بلکہ کسی نے 90% بھی میرا خیال لکھا ہے، تقریباً بیماریاں پیٹ کی خرابیوں سے ہوتی ہیں، کھانے پینے کی بے اعتدالیوں اور بے احتیاطیوں کے باعث. واللہ تعالی اعلم. کھانے کے بعد پھر انگلیاں چاٹ چاٹ لیں، تین انگلیاں یہ مراد ہے، بیچ دی شہادت کی اور انگوٹا، اور اگر نرم غذا ہے، تین انگلی تو نہیں اٹھتے جیسے چاول ہے تو چار سے اٹھا لے، چار سے نہیں اٹھتے پانچ سے اٹھا لے، مگر یہ کہ انگلیوں کی جڑوں تک آلود نہ ہو اس کا خیال رکھیں، ہتھیلی تو بالکل آلود نہ ہو، جڑے تک بھی آلود نہ ہو، کم سے کم انگلیاں جو ہے وہ آلود ہو. تین انگلیوں میں حکمت یہ بھی سمجھ میں آتی ہے کہ چھوٹا نوالا بنے گا، چھوٹا نوالا بنے گا تو چبانا آسان ہوگا، جب صحیح چبے گا تو ہضم جلدی ہوگا. انگلیاں چاٹنے کے بعد اچھا برتن بھی اس دوران چاٹ لے، صحیح نصیب پانی ڈال کر دھو کے پی لے. ایک غلام آزاد کرنے کا ثواب امام غزالی رحمت اللہ تعالی علیہ نے لکھا، جو برتن چاٹ لیتا ہے برتن اس کے لیے بخشش کی دعا کرتا ہے. اب چاٹنا اور دھونا اسی وقت کہیں گے جبکہ کھانے کا اثر برتن میں نہ ہو. اب خالی پانی گرا لیا اور کھانا اور مسالے چپکے ہوئے دانے بھی نظر آ رہے, تو یہ دھونا نہیں کہلائے گا. کیا آپ گھر میں برتن اس طرح دھوتے, گھر میں کس طرح دھوتے آپ برتن کہ کھانے کا اثر نہیں ہوتا؟ تو ظاہر ہے کہ جب یہ دھونا تو اسی صورت میں کہا جائے گا کہ اب یہ تمیز نہ ہو سکے کہ یہ اٹھا کر دھلا ہوا برتن لائیں یا ابھی ابھی اس میں کھانا کھائیں, یہ بھی تو دھلا ہوا کہیں گے. تو یہ دھو کر اس طرح پیئیں گے تو انشاءاللہ ایک غلام آزاد کرنے کا ثواب ملے گا. ایک غلام آزاد کرنے کا ثواب کتنا؟ حدیث شریف میں غلام کا جو حصہ آزاد کیا اتنا حصہ جہنم سے آزاد ہوگا. تو جس نے پورا غلام آزاد کیا وہ گویا پورا جہنم سے آزاد ہو گیا. یہ غلام آزاد کرنے کا ثواب لکھا. لیکن میں یہ نہیں کہہ رہا کہ پانی بھر کر پی لو گے تو جہنم سے آزاد ہو جاؤ گے, یہ نہیں کہہ رہا. میں آپ کو سمجھا رہا ہوں کہ آپ نے حدیثوں میں پڑھا ہو غلام آزاد کرنے کا ثواب کیا, تو غلام آزاد کرنے کا ثواب ہی. تو ہاتھ بعد میں دھو لیجئے, دھو بے شک صابن سے دھو لیں تاکہ ہاتھ میں بدبو نہ رہے, اور پونچھ بھی لیں تولیے سے, کلیاں بھی کر لیں, منہ کا اگلا حصہ بھی دھو لیں. لیکن اب منہ نہیں بھی دھوئیں گے تو یہ نہیں کہا جائے گا کہ اس نے سنت پر عمل نہیں کیا. جو داڑھی والے ہیں خاص کر ان کو تو بہت احتیاط کی ضرورت ہے کہ کھانے کی غذاؤں کے اجزاء اس میں لگتے رہتے ہیں, شوربہ لگ جاتا ہے. بعضوں کی داڑھی تو بہت بدبو ہوتی ہے. میرے اوپر جب لوگ ملاقات کے لیے ٹوٹتے ہیں نا, مجھے اس کا تجربہ, عام آدمی کو نہیں ہوتا تجربہ, تو مجھے بعضوں کا سانس بند رکھنا پڑتا ہے, بدبوؤں کے بھپکے آ رہے ہوتے ہیں. پھر پیٹ کی خرابیاں اکثر لوگوں کی, اگر صاف بھی جو ہاضمہ درست رکھا جائے تو ان شاء اللہ پیٹ سے بدبو نہیں آئے گی, کسی کو تکلیف نہیں ہوگی. اور اپنے اس کو بھی دن میں ایک آدھ بار تو صابن سے داڑھی کا اگلا حصہ دھو لینا چاہیے, اسی طرح مل کے تو یہ جو بھی غذا کی ہے وہ سب دور ہو جائے. اعلی اعلم ورسول اعلم عز وجل صلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.